अब त्यही पनि चाहिँ हुन्छ कि भनेर त्यहाँसम्म जाँदैछु हजुरहरूले जुन तपाईँले हामीलाई सहयोग गरिदिनु पर्यो अथवा जेल खबर राखिदिनु पर्यो भनेर तपाईँले फोन गर्नुभएको धेरै भयो आज प्रत्यक्ष यहाँ आउनुभयो मैले यो कागज पत्र पनि हेरेँ होइन डाक्टर विनोद प्राजुली एमबिबिएस डाक्टरले चाहिँ अब लेख्नु भएको रहेछ उहाँले एक्सरे गर्नु भएको रहेछ होइन एक्सरेको कपी पनि मैले यहाँनिर हेरेँ यो एक्सरेमा पनि मुटुमा पल परेको देखाइएको छ र तपाईँको आर्थिक अवस्था कमजोर भएका कारण छापाहिले गाविस सचिवले पनि आर्थिक सहयोगको लागि सबैसँग एउटा सिफारिस पत्र बनाइदिनु भएको छ आज तपाईँ प्रत्यक्ष नानीलाई रेडियोमा लिएर आउनु भएको छ भर्खरको नानी कति 10 वर्ष भएन भन्नु 10 वर्षको भइछन् यस्तो कति क्लासमा पढ्दैछन् तपाईँको आर्थिक अवस्था उनको उपचार गर्नका लागि यो गङ्गालाल हृदय रोग उपचार केन्द्रमा लगेर उपचार गराउन सक्ने अवस्था के छैन कस्तो छ तपाईँको आर्थिक अवस्था मेरो आर्थिक अवस्था त के छ भन्दाखेरि सिर्फ जम्मा विद्यालयको चाहिँ कर्मचारीको पाउने तलब चाहिँ पाएर यी हामी सात परिवारलाई चाहिँ अब जिमतिम चाहिँ पुग्छ र चाहिँ बिहान बेलुकी अन्यत्र काम गरेर चाहिँ हातमा जोडिएको थियो अरू स्रोत कुनै पनि नभएको कोही भैँसी बाख्रा मेचेर चाहिँ बुटुलसम्म गएर चाहिँ त्यति त गरियो तर अब उपरान्त चाहिँ त्यहाँसम्म काठमाडौँसम्म लगेर चाहिँ उपचार गर्ने चाहिँ आफ्नो आर्थिक अवस्था नभएको हुनाले हजुरहरूले सबैले चाहिँ हृदय भावद्वारा कलिलो पातलाई चाहिँ जोगाइदिनु हुनेछ पैसाले भएर हुने रहेछ अनि थोत्री चाहिँ थुक थुकले चाहिँ एकले थुक थुके थुक सयले थुके चाहिँ नदी भने जस्तै भइदियो भने त्यस कलिलो नानीको चाहिँ कहीँ ज्ञान जोगिन सक्यो भने सबैलाई चाहिँ धन्यवाद पनि हुन्थ्यो भनेर चाहिँ म यही भन्न चाहन्छु तपाईँ छापाहिले माध्यमिक विद्यालयमा कति वर्षदेखि विद्यालय परिचय रहनुभयो र त्यहाँको आमदानीले केही कमाउन सक्नु भएन म 2057 साल मङ्सिर 1 गतेदेखि त्यहाँ हालसम्म चाहिँ म त्यहाँ कार्यरत छु र पहिला सुरुमा चाहिँ 1000 रुपियाँ थियो त्यति बेला बरु चाहिँ चामल अनेक त्यो 1000ले पनि चाहिँ बरु केही गुजारा भइरहेको थियो तर अहिले मात्राहरू सामान किन्दाखेरि 3 गुणा 4 गुणा चाहिँ बढिसकेको छ आवश्यकताहरू पनि त्यस्तै अनुसारले चाहिँ बढेको हुनाले अब खर्च धान्न चाहिँ पहिलाको बरु 1000ले धान्न सकिन्थ्यो अहिले चाहिँ 6200ले पनि धान्न गाह्रो भयो अनि खेतीपाती कति हुन्छ कति छ जग्गा जमिन मेरो टोटल जग्गा चाहिँ अब बुवाको नाममा भएको चाहिँ 8 पनि समथिङ छ त्यसलाई चाहिँ हामीले चाहिँ 5 भाग चाहिँ लगाएका छौँ जसमा त्यसमध्ये 5 भाग लगाएपछि त्यसमा चाहिँ 3 गाह्रो चाहिँ बनिसकेका छन् अब जग्गा कति रहेको होला चाहिँ निश्चय चाहिँ मालपोतले पनि जाने होला हामीले त्यति जान्न सकिँदैन भनेपछि तपाईँको जग्गा बेचेर पनि छोरीलाई बचाउन सक्ने अवस्था छैन जग्गा बेच्ने चाहिँ हाम्रो त्यो लोइन मसिक दाम पनि पर्दैन के जग्गा बेच्ने चाहिँ के उपचार होला भने म त ताराबहादुर रावतजी तपाईँको छोरी लक्ष्मी रावतलाई लिएर यहाँ आउनु भएको छ स्टुडियोमा म थोरै नानीसँग कुरा गर्न चाहन्छु यता आऊ नानु यता आऊ कहिलेदेखि तिमीलाई यो बिमार सुरु भएको धेरै पढ्ने चाहना हुँदो तर यस्तो बिमारले छोयो कस्तो लाग्छ नराम्रो के भन्न चाहन्छ अरूलाई भन जति पैसा हुन्छ उति दिएर सहयोग गरिदिनको लागि बाँच्नको लागि बाँच्न मन छ सबैलाई कसैलाई हुन्न र होइन के लाग्छ यस्तो सानैमा सबै साथीहरू पढ्दा पढ्दै अरू चाहिँ हट्टाकट्टा भएर खेलेका छन् तिमी यस्तै छौ यस्तै भइछौ कस्तो लाग्छ के भन्न चाहन्छु सबैलाई फेरि भन न जति हुन्छ पैसा उति दिएर सहयोग गर्नका लागि भन भन किन मोटु पक्का नै बोल बोल बोल बाँच्नका लागि पैसा दिएर सहयोग गरिदिनको लागि यति राम्री छौ हेर्दाखेरि त टक्कट जस्तो देखिने शरीर तर तिम्रो मुटु खाइरहेछ श्रोता सुनिहाल्नु भयो यी बाँच्न चाहने बालिका आज स्टुडियोमै आएर ओझेलका खबर मार्फत आएर उनका बाबु ताराबहादुर रावत सहित यी लक्ष्मी 10 वर्षीय लक्ष्मी आएर जिजी भिसाको लागि बाँच्ने चाहना जुन दर्शाएकी छन् जीवन रक्षाको लागि उनी आएर आर्थिक सहयोगको अपिल गरिरहेका छन् आफ्नो तर्फबाट एक सुक्का मात्रै प्रत्येकले एक सुक्का मात्रै सङ्कलन गरेर उहाँलाई सहयोगका लागि जुट्नुहुनेछ भन्ने कुरामा हामी आशावादी छौँ विशेष गरेर छापाहिले गाविसले आर्थिक सहयोगको लागि सिफारिस गरेपछि उहाँहरूले साइन तेसुङ्गा डेभलपमेन्ट ब्याङ्क लिमिटेड तमगासमा खाता खोलिदिनु भएको छ अन्तिममा नानु के भन्न चाहन्छु भन म बाँच्न चाहन्छु पढ्न चाहन्छु मेरो साथी जस्तै रमाएर खेलेका छन् मलाई पनि त्यस्तै रमाएर खेल्न मन लाग्छ हुन्छ नानु रमाएर खेल्ने धेरै पढ्ने तिम्रो चाहना पुरा होस् यही कामना गर्दै सबैसँग यी बाँच्न चाहने नानीको तर्फबाट हामी पनि आग्रह गर्दछौँ धन्यवाद यो कुरा सुनिदिनु होला है त म बाँच्न चाहन्छु पढ्न चाहन्छु मेरो साथी जस्तै रमाएर खेलेका छन् मलाई पनि त्यस्तै रमाएर खेल्न मन लाग्छ श्रोता हुन त दशैं गइसक्यो, दशैं सम्बन्धी रिपोर्ट प्रसारण गर्न अलि असान्दर्भिक होला, तर यस दशैंमा लगातार विद्युत अवरुद्ध हुँदा उसै दिन प्रसारण गर्नुपर्ने विभिन्न कोट मन्दिरका दशैं सम्बन्धी रिपोर्ट हामी प्रसारण गर्न नसकेपछि यस श्रृङ्खलामा समेटेका छौँ। जे होस्, दशैं गए पनि कोट मन्दिरका बाजा गाजा अझै घन्किँदैछन् कानमा। त सुनौ गुल्मीको ऐतिहासिक मुसिकोट कोटमा महानवमीका दिन भएको बलि पूजाको स्थलगत रिपोर्ट। हामी यति बेला गुल्मीको ऐतिहासिक मुसिकोट दरबारमा छौँ र आज महानवमीको दिन यस मुसिकोट दरबारमा विधिवत रूपमा महानवमी पूजा चलिरहेको छ र यहाँनिर भक्तजनहरूको घुइँचोको कुरा गर्ने हो भने यहाँ 20,000 भन्दा बढीको संख्यामा मैले देखिरहेको छु र यो मुसिकोट गाविस खोडा नम्बर 2 पर्दछ। यो स्थान जो टाढाबाट हेर्दा एकदमै टापुमा छ र पनि यहाँनिर यो दरबार परिसर छेउछाउ चाहिँ समतल स्थान छ। यहाँ केही वर्ष अघि हेलिकप्टरहरू पनि यहाँ अवतरण हुने गर्दथ्यो र यो पूर्वतर्फ बडीघाट खोला र पश्चिमतर्फ निस्ती खोला पर्दछ र यस पोर्टबाट हामीले उत्तर र पूर्वतर्फका मनोरम हिम श्रृङ्खलाहरू निहाल्न सकिन्छ भने पश्चिमतर्फ धुर्कोट कोट, उजुङ कोट, रामकोट, त्यसै गरी इस्मा कोट लगायतका स्थानहरू निहाल्न सकिन्छ र दक्षिणतर्फ ऐतिहासिक धार्मिक स्थल रेसुङ्गा र अलिअलि तम्गासको बागमारेसम्म पनि यहाँबाट निहाल्न सकिन्छ। यो धार्मिक र ऐतिहासिक दृष्टिकोणले मात्र नभई यो पर्यटकीय हिसाबले पनि यो स्थान एकदमै महत्त्वपूर्ण छ। यद्यपि यहाँको धार्मिक आस्था यहाँका स्थानीयवासीले राखे पनि तर यसको पर्यटकीय विकास भने हुन सकेको छैन। यो म आफू पनि यस स्थानमा जन्मेको नाताले 4 वर्षपछि यस कोटमा आइरहेको छु र मेरो साथमा हुनुहुन्छ जिल्लाका चर्चित पत्रकार जनार्दन घिमिरे पनि मसँगै हुनुहुन्छ। उहाँको घर पनि यसै मुसिकोट गाविसमा पर्दछ र हामी दुवैजनाले यस कोटलाई महत्त्व दिए। आज हामी विशेष गरी हामी यहाँ धेरै बोल्नुभन्दा पनि यहाँको रौनक पस्किने उद्देश्यका साथ हामी यहाँ आइपुगेका हौँ र यस कोटको महत्त्वबारे हामी कर्मशः प्रकाश पार्दै जानेछौँ र विशेष गरेर यहाँका बुढापाका यस कोटका पदाधिकारीबाट हामीले यसको ऐतिहासिक महत्त्वबारे हामीले पक्कै पनि बुझ्नेछौँ र हामी यस कोटको बेग्लै विशेषताका विषयमा भन्न चाहन्छौँ। यो कोट विशेष गरेर मुसिकोट नामकरण कसरी रहन गयो त यस बारेमा पनि हामी थोरै जानकारी गराउन चाहन्छौँ। जनश्रुति अनुसार 17 शताब्दीतिरको कुरा हो। यहाँका प्रथम राजा विजय सिंह भन्दा पनि उनका अघिल्ला पुस्ताले यस कोटलाई यस गाउँबाट मानवमरी उठाएर कोट निर्माण गर्ने क्रममा यस कोटमा थुपारिएको अनाजमा मुसाहरूले आतंक मचाएपछि तिनै मुसालाई शान्त पार्नका लागि गणेशको पूजा गरिएको थियो र त्यही गणेशको पूजा गरेर ती मुसाहरूलाई शान्त पारिसकेपछि भत्किसकेको यस कोटलाई पुनः निर्माण गरिएको भन्ने जनश्रुति अनुसार कर्मशः मुसाकोट मुसाकोट हुँदै पछि मुसिकोट नामकरण हुन गएको जनश्रुति पाइन्छ र यस कोटसँग प्रत्यक्ष रूपमा इस्मा कोट जोडिएको छ, धुर्कोट जोडिएको छ, यी तीनवटा कोट लगायत अनि गुल्मीको अझ झन ऐतिहासिक पुरानो कोट चारपाला यी कोटलाई महत्त्वका साथ हेरिन्छ र यिनै कोटहरूको थोरै भए पनि संचार माध्यममा महत्त्व झल्काउने कोसिस गरिरहेका छौँ। त आज हामी गुल्मीका मुख्य मुख्य 4-5 कोटहरू मध्ये चन्द्रकोटको पनि यहाँ नाम लिनु अति आवश्यक छ। यी कोटहरू मध्ये सबैभन्दा एउटा बेग्लै विशेषता बोकेको कोट हो यो मुसिकोट कोट, जहाँ खड्ग देवतालाई नवमीका दिन बाहिर दर्शन गराउन ल्याइन्छ। पहेँलो रातो ध्वजा पताका साथ बाहिर ल्याउने क्रममा यहाँनिर अपार भिड लाग्ने गर्छ। आफ्नो ज्यानै फाल्ने गरी हुल्लङ्गा मच्चिने गरी यहाँनिर खड्ग देवताको दर्शन गर्न आतुर हुन्छन् यहाँ आउने भक्तजनहरू। तिनै भक्तजनहरू अहिले यति बेला खड्ग देवतालाई दर्शन गर्न ल्याउने क्रममा एकदमै मान्छेमाथि मान्छे ओहिरो लागेर यहाँनिर खड्ग देवताको नजिक पुग्ने कोसिस गरिरहेका छन्। हामी त्यस माहौलतिर श्रोताको ध्यान आकृष्ट गराउन चाहन्छौँ। Thank you. त्यस्तै गरी जब म यो जेठो रावको बलि चढाइसकेपछि म इस्कोटको पछाडिपट्टिको भागमा जाँदैछु, जहाँ खड्ग देवताको दर्शन भित्रै गएर पनि गर्ने गर्दछन् श्रद्धालु भक्तजनहरूले। म त्यसतर्फ ध्यान आकृष्ट गराउन चाहन्छु।